हामी छु परदेशको भूमिमा, कसरी घर फर्क्यौ म हे आमा, फर्की आउन मन छ नेपालमा, कि महिनामा फर्किन्छु हे आमा, सत्तुर दैव नलागेमा। बिरामी छु परदेशको भूमिमा, कसरी घर फर्क्यौ म हे आमा, फर्की आउन मन छ नेपालमा, कि महिनामा फर्किन्छु हे आमा, सत्तुर दैव नलागेमा। आमा तामिलले नमारे पनि सकिन मरेर सतुराको बन्धनमा परेर फर्की आउन मन छ नेपालमा कि महिनामा फर्किन्छु हे आमा सतुर दैव नलागेमा जान पनि सकिन मरेर सतुराको बन्धनमा परेर फर्की आउन मन छ नेपालमा कि महिनामा फर्किन्छु हे आमा सतुर दैव नलागेमा आमा तामिलले नमरे श्रवंजेल गर्नु है मेरो आस, सास नभाने आइपुग्छ मेरो लास, फर्की आउन मन छ नेपालमा कि महिनामा, फर्किन्छु हे आमा सत्तुर दैव नलागेमा। सास रहुन्जेल गर्नु है मेरो आस, सास नभाने आइपुग्छ मेरो लास, फर्की आउन मन छ नेपालमा कि महिनामा, फर्किन्छु हे आमा सत्तुर दैव नलागेमा। आमा तामिलले नमारे I'm not afraid।